नेपाली हामी नेपाल हाम्रो धरती जगत घुमितरा छातीमा हाम्रो नेपाली रगत छत्तीस वर्ण चार जातको फुलबारी नेपाल डाँफेर मुनाल हिमालय पहाड गर्दछन् स्वागत साहित्य जीवनका लागि खुसीका लागि र मनका लागि यो सबै सम्भव छ मात्र रेडियो देवदह 106.6 MHz कार्यक्रम मुक्तक सरोवर सुन्न नभुल्नुहोला साताको दुई बार बुधबार र शुक्रबार रात्रिकालीन प्रहरमा बीबीसीको समाचार पछाडि कति रुन्छौ सधैँभरि कहिले कसो हाँस्ने गर कति रुन्छौ सधैँभरि कहिले कसो हाँस्ने गर दुई दिनको जिन्दगी हो हाँसी खुसी बाँच्ने गर कति रुन्छौ सधैँभरि कहिले कसो हाँस्ने गर आफ्नै भाग्य दोषी ठानी नबस भो निधार ठोकी आफ्नै भाग्य दोषी ठानी नबस भो निधार ठोकी दृढ बनी आफै भित्र आत्मविश्वास साँच्ने गर कति रुन्छौ सधैँभरि कहिले कसो हाँस्ने गर नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक सरोवरको पर्खाइमा रहनुभएका सम्पूर्ण तपाईँलाई सदा जस्तै आज पनि आवाजबाट उपस्थित भइसकेको छु म युवराज त्यस्तै गरी प्राविधिक तर्फबाट मिठो साथ रहेको छ मुकेशको कार्यक्रम मुक्तक सरोवरको बुधबारी श्रृङ्खलामा आज पनि तपाईँहरूले नै माया गरी पठाउनुभएका मुक्तकहरूलाई वाचन गर्नको निम्ति उपस्थित भइसकेका छौं र कार्यक्रमको प्रारम्भमा मैले मुक्तक वाचन गरिसकेको छु कति रुन्छौ सधैँभरि कहिले कसो हाँस्ने गर खड्गजी मगरले उराहारी दुई दाङ र हाल दोहा कतारबाट पठाउनु भएको थियो आभार व्यक्त गर्न चाहन्छु खड्गजी मगरप्रति आउनुहोस् अब भने तपाईँहरूले नै पठाउनुभएका मुक्तकहरूलाई राख्न चाहन्छु कार्यक्रममा कर्मज अर्को मुक्तक राख्न चाहन्छु हामीहरूलाई अनुराग विनोद गैरेले पगवादी दुई स्याङ्जा हाल चितिजको गाउँबाट भनेर मुक्तक लेखी पठाउनु भएको छ। म राख्छु अबको क्रममा। देउरालीको चौपारीमा बरपिपलको शीतल छाया, गाउँले जीवन वन जंगल लेख बेसी दाया बाया। देउरालीको चौतारीमा बरपिपल शीतल छाया, गाउँले जीवन वन जंगल लेख बेसी दाया बाया। जन्मे हुर्के यही माटोमा मर्छु पनि सायद यही, प्राण भन्दा प्यारो लाग्छ मलाई मेरो गाउँको माया, देउरालीको चौतारीमा बरपिपलको शीतल छाया। धन्यवाद दिन चाहन्छु। अर्को मुक्तक रहेको छ सरोज चौलागाईले ईश्वरपुर 3 बयलबास सर्लाहीबाट मुक्तक लेखी पठाउनु भएको छ। म जोड्छु अबको क्रममा। चटक्कै मलाई बिर्सी कसरी ऊ जिएको होला, सोच्छु कहिले ऊ म जस्तै नै खिएको होला। चटक्कै मलाई बिर्सी कसरी ऊ जिएको होला, मलाई भुलाउनुकै लागि भए पनि उसले हुनसक्छ धेरै धेरै रक्सी नै पिएको होला। कसैको याद मेटाउनको निम्ति पिउनुहुन्छ साथीहरू, तर त्यो पिउनु भनेको स्वास्थ्यको लागि हानिकारक छ। यो बारम्बार हामी कार्यक्रम मार्फत दोहोऱ्याइरहेका छौँ। अवश्य पनि पिउन हुँदैन मित्रहरू, नपिउनु होला। पिउनुबाट टाढा रोगी रहनुभयो भने तपाईँको स्वास्थ्यको रक्षा तपाईँ आफै गर्न सक्नुहुन्छ। त्यस्तै गरी अर्को मुक्तक रहेको छ, हामीलाई लेखी पठाउनु भएको छ जिएम दिपु दिपेन्द्र हुनुहुन्छ रुकुम हाल डोटी दिपायलबाट भनेर लेख्नु भएको छ आफ्नो ठेगाना। म राख्न चाहन्छु हवाको क्रममा। पिपल ढलेपछि बर ढलेपछि ऊ सुकुम्बासी भयो। घर ढलेपछि बिचाराको बस्ने बास सडक पेटी भएको छ। कहाँ जाला कठै सगर ढलेपछि, पिपल ढलेपछि बर ढलेपछि ऊ सुकुम्बासी भयो घर ढलेपछि। धन्यवाद दिन चाहन्छु दिपु जी एम दिपेन्द्रजीलाई। त्यस्तै गरी अर्को मुक्तक राख्न चाहन्छु, साहित्य प्रेमी कपिल लामिछानेले हामीलाई मुक्तक लेखी पठाउनु भएको छ संस्कृत विश्वविद्यालय बेल झण्डी दाङ हाल दोहा कतारबाट भनेर लेख्नु भएको छ। म जोड्छु हवाको क्रममा। आज मेरो मायाको घर लिलामी हुँदैछ, उनको जन्ती मेरो भने मलामी हुँदैछ। आज मेरो मायाको घर लिलामी हुँदैछ, उनको जन्ती मेरो भने मलामी हुँदैछ। सुहाग रातमा उनी रमाउँदाखेरि श्रद्धाञ्जली मेरो लासमा सलामी हुँदैछ। आज मेरो मायाको घर लिलामी हुँदैछ, उनको जन्ती मेरो भने मलामी हुँदैछ। धन्यवाद दिन चाहन्छु यी सुन्दर पंक्तिहरूको निम्ति, सुन्दर अरबको निम्ति साहित्य प्रेमी कपिल लामिछानेजीलाई। त्यस्तै गरी अर्को मुक्तक रहेको छ, माया गरी पठाउनु भएको छ हामीलाई देवेन्द्र पुवारे मगर हुनुहुन्छ बुटवल सुखानगरबाट। राख्न चाहन्छु अबको क्रममा देवेन्द्र पुवारेजीका यी सुन्दर पंक्तिहरू। सधैँ सधैँ सपनामा देश देख्छु अचेल, चरीले गाउने आफ्नै परिवेश देख्छु अचेल। सधैँ सधैँ सपनामा देश देख्छु अचेल, धेरै भयो खबर नपाएको कस्तो छ कुन्नी, सेतै फुलेको बुढी आमाको केश देख्छु अचेल। सधैँ सधैँ सपनामा देश देख्छु अचेल, चरीले गाउने आफ्नै परिवेश देख्छु अचेल। धन्यवाद दिन चाहन्छु देवेन्द्र पुवारेजीलाई सुन्दर पंक्तिको निम्ति। त्यस्तै गरी अर्को मुक्तक रहेको छ, पवन घरती मगर विवशले गुल्मी हाडहाडेबाट हामीलाई मुक्तक पठाउनु भएको छ। म जोड्न चाहन्छु पवनजीका सुन्दर पंक्तिहरू अबको क्रममा। दिलभित्र जो बसेछ तकदीरमा नहोला, मैले पुज्ने देउता सायद मन्दिरमा नहोला। दिलभित्र जो बसेछ तकदीरमा नहोला, मैले पुज्ने देउता साहेत मन्दिरमा नहोला। सुन्दरतामा राम्रो बानी कहाँ झल्किन्छ र उसको बानी झल्किएको तस्बिरमा नहोला। दिलभित्र जो बसेछ तकदिरमा नहोला। धन्यवाद दिन चाहन्छु पवन घरतीजीलाई सुन्दर पंक्तिको निम्ति। त्यस्तै गरी अर्को मुक्तक रहेको छ दासुराम पौडेलले धातीबाङ पाँच अर्घ खाँची नेपालबाट मुक्तक पठाउनु भएको छ, म जोड्छु अबको क्रममा। पापीको भरमा परेर बिग्रिए, पापीको भरमा परेर बिग्रिए, त्यो दिलमा बसाई सरेर बिग्रिए, पापीको भरमा परेर बिग्रिए, छोडेर जाने रहेछ निष्ठुरी, छोडेर जाने रहेछ निष्ठुरी, तिमीलाई तिमीलाई विश्वास गरेर बिग्रिए, तिमीलाई विश्वास गरेर बिग्रिए। धन्यवाद दिन चाहन्छु सुन्दर पंक्तिको निम्ति दासुराम पौडेलजीलाई। त्यस्तै गरी अर्को मुक्तक रहेको छ राज गजमेर राजले हामीलाई धरानबाट मुक्तक पठाउनु भएको छ, म जोड्न चाहन्छु अबको क्रममा। यो सहरले हात लुट्यो, यो सहरले हात लुट्यो, यो सहरले साथ लुट्यो, मानिसलाई स्वार्थी बनाई, यो सहरले हात लुट्यो, यो सहरले साथ लुट्यो, मानिसलाई स्वार्थी बनाई, यो सहरले काँध लुट्यो। धन्यवाद दिन चाहन्छु राजजीलाई र राख्न चाहन्छु अबको क्रममा यो साङ्गीतिक आवाज तपाईँ सम्पूर्णको लागि। पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मुक्तक सरोवरमा। भर्खर मात्र रेडियो खोल्नु भएको छ भने यो हो सूचनाका लागि सामुदायिक संचार अभियानद्वारा सञ्चालित सामुदायिक रेडियो रेडियो देवदा 106.6 MHz र रेडियो देवदा मार्फत यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तक सरोवर। आवाजबाट छु म युवराज लामी छाने प्रदीप, त्यस्तै गरी प्राविधिक तर्फबाट मिठो साथ रहेको छ मुकेशको। सदा जस्तै आज पनि कार्यक्रममा तपाईँहरूले नै माया गरी पठाउनु भएका मुक्तकहरूलाई वाचन गरिरहेको छु, पुनः यही क्रम जोड्न चाहन्छु अबको क्रममा। अर्को मुक्तक पठाउनु भएको छ सीता पौडेलले बडेराबाट, जोड्न चाहन्छु अब क्रममा। आँसु झर्दा पुछिदिने हात सम्झे आज, आँसु झर्दा पुछिदिने हात सम्झे आज, दुःख पर्दा दिएको साथ सम्झे आज, आँसु झर्दा पुछिदिने हात सम्झे आज। सँगै मिली घाँस दाउरा गर्दाखेरि हामी, सँगै मिली घाँस दाउरा गर्दाखेरि हामी, सुसेलेर बजाएको पात सम्झे आज, आँसु झर्दा पुछिदिने हात सम्झे आज। आहा, देउराली चौपारी अनि भन्ज्याङमा सँगै घाँस दाउरा गर्नखेरि जाँदाखेरिको आफ्नो मनको मान्छेसँग टाढा भएको अवस्थामा मनको मान्छेले पातले सुसेलेर बोलाएको कुराहरू मुक्तकमा टपक्क टिपेर लेखेर पठाउनु भएको थियो। धन्यवाद दिन चाहन्छु सीताजीलाई। त्यस्तै गरी अर्को मुक्तक उठान गर्न चाहन्छु अबको क्रममा, हामीलाई लेखी पठाउनु भएको छ विष्णु के गौतमले बुटोलबाट, म जोड्छु अबको क्रममा। चुप लागेर कहाँ पाइन्छ अधिकार, चुप लागेर कहाँ पाइन्छ अधिकार, त्यसै मागेर कहाँ पाइन्छ अधिकार, सङ्घर्ष गर्नुपर्छ यहाँ खुट्टा तान्नेहरूसँग, सङ्घर्ष गर्नुपर्छ यहाँ खुट्टा तान्नेहरूसँग, डराई भागेर कहाँ पाइन्छ अधिकार, चुप्प लागेर कहाँ पाइन्छ अधिकार। धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी अर्को मुक्तक उठान गर्न चाहन्छु, मुक्तकार ओम क्षितिज हुनुहुन्छ, बुटोलका मुक्तकार हुनुहुन्छ, ओम क्षितिजीका पंक्तिहरू जोड्न चाहन्छु अबको क्रममा। जनता होइन हजुर यहाँका नेता मात्रै कंगाल हो, जनता होइन हजुर यहाँका नेता मात्रै कंगाल हो, सगरमाथा जस्तै जनताको मन पनि हिमाल हो, जनता होइन हजुर यहाँका नेता मात्रै कंगाल हो, सगरमाथा जस्तै जनताको मन पनि हिमाल हो, साम्राज्यवादसँग झुक्दैन, साम्राज्यवादसँग झुक्दैन, विस्तारवादसँग लुक्दैन, सधैँ स्वतन्त्र र निर्भय मेरो देश नेपाल हो, सधैँ स्वतन्त्र र निर्भय मेरो देश नेपाल हो। धन्यवाद दिन चाहन्छु ओम क्षितिजीलाई। त्यस्तै गरी अर्को मुक्तक उठान गर्न चाहन्छु अबको क्रममा, रूपक सुवेदीले लेखी पठाउनु भएको छ, आफ्नो ठेगाना लेख्नु भएको छैन, म जोड्न चाहन्छु रूपक सुवेदीजीका पंक्तिहरू अबको क्रममा। मनको पीडा सम्झी केही केर्न मन लाग्यो, मनको पीडा सम्झी केही केर्न मन लाग्यो, तिम्रो नाममा अन्तिम सास फेर्न मन लाग्यो, मनको पीडा सम्झी केही केर्न मन लाग्यो, सक्छस् भने धरतीदेखि मलाई उठाएर लैजा, सक्छस् भने धरतीदेखि मलाई उठाएर लैजा, कति रहेछ दैव तेरो आँट हेर्न मन लाग्यो, मनको पीडा सम्झी केही केर्न मन लाग्यो, तिम्रो नाममा अन्तिम पटक सास फेर्न मन लाग्यो। धन्यवाद दिन चाहन्छु रूपकजीलाई। त्यस्तै गरी अर्को मुक्तक उठान गर्न चाहन्छु अबको क्रममा, विवेक दुलालले मुक्तक लेखी पठाउनु भएको छ, विवेक दुलाल अस्तु हुनुहुन्छ दमक छापा, हाल अबुताबी युएईबाट मुक्तक प्रेषण गर्नुभएको छ, म जोड्न चाहन्छु अबको क्रममा। ढकमक्क लाली गुराँस हिमाल, ढकमक्क लाली गुराँस हिमाल, पहाड मेरो देश चिसो चिसो न्यानो सुभाष हिमाल, पहाड मेरो देश अब रतिभरि, अब रतिभर बस्ने मन छैन, अब रतिभर बस्ने मन छैन मलाई, यो खाडीमा सधैँ होस् आफ्नै माटोको बास, हिमाल पहाड मेरो देश, ढकमक्क लाली गुराँस हिमाल पहाड मेरो देश। धन्यवाद दिन चाहन्छु विवेक दुलालजीलाई। त्यस्तै गरी अर्को मुक्त उठान गर्न चाहन्छु अबको क्रममा, लेखी पठाउनु भएको छ दीप मिलनले, रुद्रपुर दुई रूपन्दी हाल दोहा कतारबाट दीपजीले मुक्त प्रेषण गर्नुभएको छ, म जोड्न चाहन्छु अबको क्रममा। बिछोडको खास्टो ओढेर जानुको पीडा बुझ्छ, बिछोडको खास्टो ओढेर जानुको पीडाको बुझ्छ, गाउँमा धड्कन छोडेर जानुको पीडाको बुझ्छ, बिछोडको खास्टो ओढेर जानुको पीडाको बुझ्छ, भाग्यको लेखान्त नसक्ने बुझ्न, भाग्यको लेखान्त नसक्ने बुझ्न, भएसी के गर्नु जोडेको साइनो तोडेर जानुको पीडाको बुझ्छ, बिछोडको खास्टो ओढेर जानुको पीडाको बुझ्छ, गाउँमा धड्कन छोडेर जानुको पीडाको बुझ्छ। धन्यवाद दिन चाहन्छु दीप मिलनजीलाई सुन्दर पंक्तिको निम्ति। त्यस्तै गरी अर्को मुक्तक रहेको छ, बालकृष्ण भट्टराईले मुक्तक लेखी पठाउनु भएको छ हामीहरूलाई, पिँढी खोला नौस्याङ्जा हाल दुबईबाट भनेर लेख्नु भएको छ, म जोड्न चाहन्छु अब क्रममा। मन्दिरभित्र पस्दैछु म, मन्दिर भित्र पस्दैछु म तर्क भगवान, अछुत माने उतातिर फर्क भगवान, मन्दिरतिर पस्दैछु म तर्क भगवान। ढुङ्गा कुदी मूर्ति तिम्रो मैले बनाइदिए, ढुङ्गा कुदी मूर्ति तिम्रो मैले बनाइदिए, छोइयो भने सुनपानीले छर्क भगवान, मन्दिर भित्र पस्दैछु म तर्क भगवान, अछुत माने उतातिर फर्क भगवान। धन्यवाद दिन चाहन्छु सुन्दर अनि चोटिला प्रहरको निम्ति बालकृष्ण भट्टराईजीलाई। त्यस्तै गरी अर्को मुक्त प्रदान गर्न चाहन्छु, हामीलाई लेखी पठाउनु भएको छ उमाकान्त भूषालले धारापानी नौवर्ग खाँचीबाट मुक्त लेखी पठाउनु भएको छ, म जोड्न चाहन्छु अबको क्रममा। बसन्त नै आए पनि फुल्ने छैन अब, बसन्त नै आए पनि फुल्ने छैन अब, भवारा झैं फुल खोज्दै डुल्ने छैन अब, बसन्त नै आए पनि फुल्ने छैन अब, पीडा दुःख कति छन् यो छातीभित्र हेर, पीडा दुःख कति छन् यो छातीभित्र हेर, हाँसी हाँसी पराई भएको भुल्ने छैन अब, हाँसी हाँसी पराई भएको भुल्ने छैन अब। धन्यवाद दिन चाहन्छु उमाकान्त भूषालजीलाई सुन्दर पंक्तिको निम्ति। त्यस्तै गरी अर्को मुक्तक लेखी पठाउनु भएको छ नवीन आचार्यले लैटाङ चार मोरङ हाल रावाङ मलेसियाबाट मुक्तक लेखी पठाउनु भएको छ, म जोड्छु अबको क्रममा। जब एउटा सुन्दर घर पाउनेछौ तिमीले, जब एउटा सुन्दर घर पाउनेछौ तिमीले, तिम्रो प्रेमी मर्या खबर पाउनेछौ तिमीले, जब एउटा सुन्दर घर पाउनेछौ तिमीले, खोली किनारमा म चितामा जल्दै गर्या हुनेछु, खोली किनारमा म चितामा जल्दै गर्या हुनेछु, गोही आँसु झार्ने अवसर पाउनेछौ तिमीले, जब एउटा सुन्दर घर पाउनेछौ तिमीले, तिम्रो प्रेमी मर्या खबर पाउनेछौ तिमीले। धन्यवाद दिन चाहन्छु। अर्को मुक्तक लेखी पठाउनु भएको छ एजीआर भनेर लेख्नु भएको छ आफ्नो ठेगाना, अबको क्रममा म जोड्न चाहन्छु एजीआरजीका यी सुन्दर पंक्तिहरू। मायामा सिन्दुर चुरा पनि हुन्छन्, मायामा सिन्दुर चुरा पनि हुन्छन्, मायामै चक्कु छुरा पनि हुन्छन्, कसम खानु नै ठूलो भूल हो प्रेम र युद्धमा, कसम खानु नै ठूलो भूल हो प्रेम र युद्धमा, जति पुरा उत्ति नै अधुरा पनि हुन्छन्, मायामा सिन्दुर चुरा पनि हुन्छन्, मायामै चक्कु छुरा पनि हुन्छन्। धन्यवाद दिन चाहन्छु एजीआरजीलाई सुन्दर पंक्तिको निम्ति। हामीलाई मुक्तक पठाउनु भएको थियो ठाकुरद्वार बर्दियाबाट। त्यस्तै गरी अर्को मुक्तक पठाउनु भएको छ हामीलाई रमेश सुनारले। रमेशजीले हामीलाई रूपन्देहीबाट मुक्तक लेखी पठाउनु भएको छ, म जोड्न चाहन्छु अब क्रममा। नेपाली युवालाई हतारले रुवायो, नेपाली युवालाई हतारले रुवायो साउदी अनि कतारले रुवायो, नेपाली युवालाई हतारले रुवायो साउदी अनि कतारले रुवायो, बाध्यता र व्यवस्था धेरै छ यहाँ, बाध्यता र व्यवस्था धेरै छ यहाँ, आउने जाने लगातारले सतायो, नेपाली युवालाई हतारले सतायो साउदी अनि कतारले सतायो। धन्यवाद दिन चाहन्छु रमेशजीलाई सुन्दर पंक्तिको निम्ति। त्यस्तै गरी अर्को मुक्तक रहेको छ मिलन भण्डारीले हामीलाई मुक्तक पठाउनु भएको छ दमक छापाबाट, जोड्न चाहन्छु अबको क्रममा मिलन भण्डारीजीका यी सुन्दर पंक्तिहरू। तिम्रो शहरबाट आजै बसाई सर्दैछु म, तिम्रो शहरबाट आजै बसाई सर्दैछु म, साउने त्यो बाढी खोला एक्लै तर्दैछु म, मूल्य कति आउँछ थाहा छैन मलाई, मूल्य कति आउँछ थाहा छैन मलाई, त्यही पनि दिललाई लिलाम गर्दैछु म, तिम्रो शहरबाट आज बसाई सर्दैछु म, साउने त्यो बाढी खोला एक्लै तर्दैछु म। धन्यवाद दिन चाहन्छु सुन्दर पंक्तिको निम्ति मिलन भण्डारीजीलाई। त्यस्तै गरी अर्को मुक्तक रहेको छ हामीलाई लेखी पठाउनु भएको छ प्रकाश स्याङबोले, सलकपुर तीन इलाम हाल मित्रता चाहना ग्रुप बहराइनबाट भनेर लेख्नु भएको छ, जोड्न चाहन्छु अब क्रममा प्रकाश स्याङबोजीका यी सुन्दर पंक्तिहरू। कल्पी कल्पी तिमीलाई चिट्ठी लेखेका दिन याद आउँछ, कल्पी कल्पी तिमीलाई चिट्ठी लेखेका दिन याद आउँछ, सिरानीमा तस्बिर राखी ब्युजिएर हेरेका दिन याद आउँछ, कल्पी कल्पी तिमीलाई लेखे चिट्ठी लेखेका दिन आउँछ, चाहे दिनमा होस् चाहे रातमा तिम्रै नामका, चाहे दिनमा होस् चाहे रातमा तिम्रै नामका, कल्पनामा सपना देखेको याद आउँछ, कल्पनामा तिम्रै सपना देखेको दिन याद आउँछ, कल्पी कल्पी तिमीलाई चिठी लेखेको दिन याद आउँछ। धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी अर्को मुक्तक रहेको छ, हामीलाई लेखी पठाउनु भएको छ ओम नेपालजीले। ओम नेपालजीका पंक्तिहरू जोड्न चाहन्छु अब क्रममा। भोक तिर्खा हराउँथ्यो तिमी साथमा हुँदा प्रिय, भोक तिर्खा हराउँथ्यो तिमी साथमा हुँदा प्रिय, मैले आँसु पुछेको थिएँ तिमी आई रुँदा प्रिय, भोक तिर्खा हराउँथ्यो तिमी साथमा हुँदा प्रिय, सँगै मर्ने सँगै बाँच्ने एउटै प्रणय गर्दाखेरि, सँगै मर्ने सँगै बाँच्ने एउटै प्रणय गर्दा कति न्यानो आवाज गर्थे तिमी आई छुँदा प्रिय, भोक तिर्खा हराउँथ्यो तिमी साथमा हुँदा प्रिय। धन्यवाद दिन चाहन्छु ओम नेपालजीलाई। त्यस्तै गरी अबको क्रममा राख्न चाहन्छु यो साङ्गीतिक आवाज तपाईँको लागि। विश्वास गरेको मनको मान्छेले नै धोका दिन्छ, आफ्नोले नै धोका दिन्छ भनिन्छ। स्वागत गर्न चाहन्छु पुनः अन्तिम पटक कार्यक्रम मुक्तक सरोवरको आजको श्रृङ्खलामा। र केही साथीहरूको मुक्तक अझै बाँकी रहेको छ, म समयले साथ दिउन्जेलसम्म वाचन गर्नेछु। जोड्न चाहन्छु पुनः मुक्तकै क्रम, हामीलाई अन्जान सौगातले मुक्तक लेखी पठाउनु भएको छ। बगनाहा नौ मधुबन बस्ती बर्दियाबाट मुक्त लेखी पठाउनु भएको छ, जोड्छु हवाको क्रममा। म भित्र देश बदल्ने सोच छ, म भित्र देश बदल्ने सोच छ, म भित्र देश बदल्ने सोच छ, पश्चाताप भेष बदल्ने सोच छ, समाजको लागि ज्यान कुर्बान गरेर, समाजको लागि ज्यान कुर्बान गरेर यो सारा परिवेश बदल्ने सोच छ। धन्यवाद दिन चाहन्छु मित्रलाई, सौगाजीलाई। त्यस्तै गरी अर्को मुक्तक रहेको छ, परमेश लम्साल सुमनले हामीलाई चितवनबाट मुक्तक लेखी पठाउनु भएको छ, म जोड्न चाहन्छु अब क्रममा। ढुक्क छु म तिमीलाई याद आउनेछ कुनै दिन, ढुक्क छु म तिमीलाई याद आउनेछ कुनै दिन, त्यही मायाले तिमीलाई सताउनेछ कुनै दिन, झर्किएरै तिमीले आज, झर्किएरै तिमीले आज माया गर्दिन भने, विवस्त छु फेरि माया पलाउनेछ कुनै दिन, ढुक्क छु म तिमीलाई याद आउनेछ कुनै दिन, त्यही मायाले तिमीलाई सताउनेछ कुनै दिन। धन्यवाद दिन चाहन्छु। त्यस्तै गरी अर्को मुक्तकले पढाउनु भएको छ दिनेश पाठकले रूपन्देहीबाट, केराउनीबाट, जोड्न चाहन्छु दिनेश पाठकजीका पंक्तिहरू अबको क्रममा। चोखो माया लाएको थिए, चोखो माया लाएको थिए, रत भेट्न आएको थिए, चोखो माया लाएको थिए, तिम्रो बाले थर्काएसी, तिम्रो बाले थर्काएसी, खुरु खुरु गएको थिए, चोखो माया लाएको थिए। धन्यवाद दिन चाहन्छु दिनेश पाठकजीलाई सुन्दर पंक्तिको निम्ति। त्यस्तै गरी अर्को मुक्तक रहेको छ, हामीलाई आज लेखी पढाउनु भएको छ किरण बिक बराइली एक्लो भनेर, भौडाहा विराटनगर मोरङबाट, जोड्न चाहन्छु हबको क्रममा। काट मलाई जहिलेसम्म काट्न सक्छौ, काट मलाई जहिलेसम्म काट्न सक्छौ, ढाँट मलाई जहिलेसम्म ढाँट्न सक्छौ, एक दिन त अवश्य पोल्नेछ तिमीलाई, एक दिन त अवश्य पोल्नेछ तिमीलाई, साट मुटु जहिलेसम्म साट्न सक्छौ, काट मलाई जहिलेसम्म काट्न सक्छौ। धन्यवाद दिन चाहन्छु मित्रलाई यी सुन्दर पंक्तिको निम्ति। र अब भने कार्यक्रमबाट आजको निम्ति तपाईँहरूले पठाउनुभएका मुक्तकहरू वाचन गर्ने क्रमलाई यहीँ रोक्न चाहन्छु। कार्यक्रममा मुक्तक पठाउने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। आजको निम्ति हामीले लगभग 60 भन्दा बढी साथीहरूले मुक्तक पठाउनु भएको थियो, तर मैले सबै मुक्तकहरूलाई वाचन गर्न सकिनँ मित्रहरू, आगामी श्रृङ्खलामा अवश्य पनि वाचन गर्नेछु। र कार्यक्रम आज सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धन्यवाद दिन चाहन्छु। जसले आज कार्यक्रम सुन्न पाउनु भएको छैन भने विभिन्न ब्लग स्पोर्ट अनि वेबसाइट मार्फत कार्यक्रमलाई सुन्न सक्नुहुन्छ, ती वेबसाइट र ब्लग स्पोर्टको नाम लिन चाहन्छु अब क्रममा। रेडियो देवदहको ब्लग स्पोर्ट रहेको छ www.radiodevdahablogspot.com। त्यस्तै गरी अर्को ब्लग स्पोर्ट रहेको छ प्राविधिक मित्र अर्जुनजीको, हाम्रो प्राविधिक हुनुहुन्छ, www.ebutwal.blogspot.com। त्यस्तै गरी चिसापानी नेपालबाट साथ दिनुहुन्छ रामेछापको मित्र रामशरण श्रेष्ठले, www.newchisapani.blogspot.com। त्यस्तै गरी सरलाईबाट साथ रहेको छ मोहन बिहानीको, www.mohanbihani.blogspot.com। त्यस्तै गरी लमजुङबाट साथ रहेको छ आशिष दनाईको, www.ashishdanai.com। त्यस्तै गरी हाम्रो साहित्य ब्लग स्पोर्ट .com पनि तपाईँले कार्यक्रमलाई सुन्न सक्नुहुन्छ। त्यस्तै गरी तपाईँहरूमा चर्चित वेबसाइट रहेको छ www.butowalonline.com, याम थापा सङ्गमको यो वेबसाइट मार्फत पनि कार्यक्रम मुक्तक सरोवर तपाईँले भोलिका दिनहरूमा सुन्न सक्नुहुन्छ। कार्यक्रमलाई आफ्नो आफ्नो ब्लग स्पोर्ट अनि वेबसाइटमा राखेर साथ दिने सम्पूर्ण मित्रहरूप्रति आभार व्यक्त गर्न चाहन्छु। त्यस्तै गरी प्राविधिकबाट मेरो साथ दिने मुकेशजीलाई हृदयबाटै आभार प्रकट गर्दै आजको निम्ति आवाजबाट युवराज लामी छाने प्रदीप पनि ओझेलिन चाहन्छ। हस्त नमस्कार, शुभरात्रि, शुभ सपनी। कस्तो दिनमा किन भेटाइएछ, नहुनेलाई कस्तो दिनमा किन भेटाइएछ, बेर्थै माया लाइएछ, कन्टो बेसाइएछ।